जाता है तू, सबको देता है तू, सबका दाता है तू, सबको देता है तू, तेरे बंदों का तेरे सिवा कौन है। ओ कौन मकबूल है, कौन मरदूद है, बेखबर क्या खबर तुझको क्या कौन है। जब तो लेंगे अमल सबके मीजान पर, जब तो लेंगे अमल सबके मीजान पर, तब खुलेगा कि खोटा खरा कौन है। किससे मांगे कहाँ जाए, किससे कहें, कौन सुनता है फरियाद मजलूम की, किसके हाथ में कुंजी है मकसूम की। रिज़्क़ पे पलते हैं किसके शाओ गदा, रिज़्क़ पे पलते हैं किसके शाओ गदा, मसनदाराए बज़्मे अता कौन है। किससे मांगे औलिया तेरे मोहताज ए रब्बे कुल, बेशक औलिया तेरे मोहताज ए रब्बे कुल, तेरे बंदे हैं सब अंबिया और रसूल, उनकी इज्जत का बाइस है निस्बत तेरी, उनकी इज्जत का बाइस है निस्बत तेरी, उनकी पहचान तेरे सिवा कौन है। किससे मांगे औलिया अंबिया अहले बेत नबी, ताबईनों सहाबा पे जब आ बनी, अंबिया औलिया अहले बेत नबी, ताबईनों सहाबा पे जब आ बनी, गिर के सजदे में सबने यही अर्ज की, तू नहीं है तो मुश्किल कुशा कौन है। अहले फिक्रो नजर जानते हैं तुझे, अहले फिक्रो नजर जानते हैं तुझे, कुछ न होने पे भी मानते हैं तुझे। ए नसीर को तू फजल बारी समझ, ए नसीर को तू फजल बारी समझ, वरना तेरी तरफ देखता कौन है। किससे मांगे कहाँ जाएं, किससे कहें। किसी साहिब दिल ने रोज़े रसूल पर पहुंचकर अपनी अकीदत का इजहार यूं किया सल्लल्लाहु अलैहि वसल्लम, मैं हर आस्तां छोड़ कर आ गया हूं, मैं हर आस्तां छोड़ कर आ गया हूं, मवाजे पे बात चश्मे तर आ गया میں ہر آستاں چھوڑ کر آ گیا ہوں، میں ہر آستاں رسالت پناہ نبوت گناہ، رسالت پناہ نبوت گناہ، ایک امید وارے ایک امید وارے نظر آ گیا ہوں، میں ہر آستاں چھوڑ کر آ گیا ہوں، میری راہ میں گرچہ حائل تھے دریا، میری راہ میں گرچہ حائل تھے دریا، خدا کی قسم خدا کی قسم بے خطر آ گیا ہوں، میں ہر آستاں محبت کے سکے عقیدت کی نقدی، محبت کے سکے عقیدت کی نقدی، یہی لے کے زادے یہی لے کے زادے سفر آ گیا ہوں، میں ہر آستاں چھوڑ کر آ گیا ہوں، زمانے نے روکا مصائب نے چوکا، زمانے نے روکا مصائب نے چوکا، زیارت کی خاطر زیارت کی خاطر مگر آ گیا ہوں، میں ہر آستاں میرے پاس تک آ سکے گی نہ دنیا، میرے پاس تک آ سکے گی نہ دنیا، قریب آپ کے قریب آپ کے اس قدر آ گیا ہوں، میں ہر آستاں محبت کی شدت محبت کی شدت مجھے کھینچ لائی، محبت کی شدت مجھے کھینچ لائی، عقیدت کے پیشے نظر آ گیا ہوں، میں ہر آستاں چھوڑ کر آ گیا ہوں، مواجے پہ با چشمے تر آ گیا ہوں، میں ہر آستاں